نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. ترجمة آیت نمبر 122. یا بنی اسرائیل، اے بنی اسرائیل، اذکرو، یاد کرو، نعمتی، میری نعمت، اللتی، وہ جو، انعمتو، میں نے انعام کی، علیکم، تم پر، وانی، اور بے شک میں نے، فضلتکم، فضیلت دی میں نے تم کو، علی العالمین، اوپر جہان والوں کے، واتقو، اور ڈرو، یومن، اس دن سے، لا، نہیں، تجزی، بدلہ دے گا، فائدہ دے گا، کام آئے گا، نفسن، کوئی شخص، ان نفسن، کسی شخص کی طرف سے، شیئن، کچھ بھی، ولا، اور نہ، یقبلو، قبول کیا جائے گا، منہا، اس سے، عدلن، کوئی بدلہ، فدیہ، ولا، اور نہ، تنفعہا، نفع دے گی اس کو، شفاعتن، کوئی سفارش، ولا ہم، اور نہ وہ، ینصرون، مدد دیے جائیں گے، و اور، اذ جب، ابتلا، آزمائش کی، ابراہیم، ابراہیم علیہ السلام کی، ربہ، اس کے رب نے، بکلمات، سات چند کلمات کے، فأتمہن، تو اس نے پورا کر دیا ان کو، قالا، فرمایا، انی، بے شک میں، جاعلو کا، بنانے والا ہوں تجھ کو، لِلناسِ، لوگوں کے لیے، اماما، امام، رہنما، قالا، کہا، وَمِن ذُرِّيَّتِ، اور میری اولاد میں سے، قالا، فرمایا، لا ینالو، نہ پہنچے گا، نہ پائے گا، عہدی، میرا عہد، او ظالمین، ظالموں کو، و اور، اذ، جب، جعلنا، بنایا ہم نے، البیتا، اس گھر کو، مثابتن، لوٹنے کی جگہ، للناسی، لوگوں کے لیے، وامنا، اور امن کی جگہ، واتخذوا، اور بنا لو، من مقام ابراہیم، مقام ابراہیم کو، مصلی، جائے نماز، وعہدنا، اور عہد لیا ہم نے، الی ابراہیم، طرف ابراہیم علیہ السلام کے، واسماعیل، اور اسماعیل علیہ السلام کے، ان کہ طہرا، دونوں پاک رکھو، بیتیا، میرے گھر کو، للطائفین، طواف کرنے والوں کے لیے، والعاکفین، اور اعتکاف کرنے والوں کے لیے، والرکع، اور رکوع کرنے والوں کے لیے، السجود، سجدہ کرنے والوں کے لیے، و اور اذ جب، قال کہا، ابراہیم علیہ السلام نے، ربی، اے میرے رب، اجعل، بنا دے، ہذا، یہ، بلدن، شہر، آمنن، امن والا، ورزق، اور رزق دے، اہلہو، اس کے رہنے والوں کو، من الثمرات، پھلوں میں سے، من، جو کوئی، آمنا، ایمان لائے، منہم، ان میں سے، باللہ، اللہ پر، والیوم الآخر، اور یوم آخرت پر، قال، فرمایا، ومن، اور جس نے، کفر، کفر کیا، فأمتعه، تو میں فائدہ دوں گا اس کو، قلیلا، تھوڑا سا، ثم، پھر، اضطره، میں مجبور کروں گا اس کو، کھینچوں گا اس کو، الی طرف، عذاب النار، آگ کے عذاب کے، و اور، بئسا، کتنی بری ہے، المصیر، لوٹنے کی جگہ، و اور، اذ جب، یرفعو، بلند کر رہے تھے، اٹھا رہے تھے، ابراہیم علیہ السلام، القواعدہ، بنیادیں، من البیتی، گھر کی، و اسماعیل، اور اسماعیل علیہ السلام، بریکٹ میں لکھیے، وہ کہہ رہے تھے، ربنا، اے ہمارے رب، تقبل، قبول کر لے، منا، ہم سے، انکا، بے شک تو، انتا، تو ہی، السمیع، سننے والا ہے، العلیم، جاننے والا ہے، ربنا، اے ہمارے رب، وجعلنا، اور بنا ہم کو، مسلمین، فرما بردار، لکا، تیرے لیے، و اور، من ذریتنا، ہماری اولاد میں سے امتن امت مسلمتن فرما بردار لکا تیرے لیے، وارنا اور دکھا ہم کو مناسکنا ہمارے مناسک ہماری عبادت کے طریقے، وتب اور مہربان ہو جا علینا ہم پر انکا بے شک تو انت تو ہی التواب بہت توبہ قبول کرنے والا ہے، الرحیم مہربان ہے، ربنا اے ہمارے رب، وبعث اور بھیج اٹھا فیہم ان میں رسولن ایک رسول، منہم انہی میں سے، یتلو پڑھتا ہو، علیہم ان پر، آیات کا تیری آیات، ویعلمہم اور سکھاتا ہو ان کو، تعلیم دیتا ہو ان کو، الکتاب کتاب کی، والحکمت اور حکمت کی، ویزکیہم اور تزکیہ کرے ان کا، انکا بے شک تو، انت تو ہی، العزیز زبردست ہے، الحکیم حکمت والا ہے. بس الفاظ کی وضاحت. یا بنی اسرائیل، اے بنی اسرائیل، اذکروا نعمتی، میری نعمت کو یاد کرو، اللتی انعمت علیکم، وہ نعمت جو میں نے تم پر انعام کی تھی، وانی فضلتکم علی العالمین، اور یہ کہ میں نے تمہیں دنیا کی تمام قوموں پر فضیلت دی تھی، واتقوا یوما، اور ڈرو اس دن سے، لا تجزی نفس عن نفس شیئا، جب کوئی کسی کے ذرا کام نہ آئے گا، کوئی شخص کسی شخص کی طرف سے کچھ بھی فائدہ نہ دے گا، ولا یقبل منها عدل، اور نہ کسی سے فدیہ قبول کیا جائے گا، ولا تنفعها شفاعۃ، اور نہ کوئی سفارشی آدمی کو فائدہ دے گی، ولا هم ينصرون، اور نہ وہ مدد کیے جائیں گے. وہ اذ ابتلا، اور جب آزمائش کی، ابتلا کا لفظ جو ہے یہ بلا سے ہے، اس کا روٹ ہے بے لام واو، آزمانا امتحان کرنا جانچنا. ابراہیم، ابراہیم علیہ السلام نے، ابراہیم علیہ السلام کا نام تورات میں ابرام ہے یا ابراہم، آپ کی ولادت 2160 قبل مسیح ہوئی، قبل مسیح کا مطلب کیا، حضرت عیسیٰ علیہ السلام سے پہلے، اور وفات 1985 قبل مسیح ہوئی، آپ کی عمر 175 سال تھی. آبائی وطن عراق کا شہر اور تھا. ربہو اس کے رب نے، بکلماتن سات کچھ کلمات کے، کلمات جو ہے کلمے کی جمع ہے، یہاں مراد اللہ تعالیٰ کے وہ احکامات ہیں جو انہوں نے حضرت ابراہیم علیہ السلام کے صبر اور استقامت کو جانچنے کے لیے دیے تھے ان کو. فأتمهن، تو اس نے ان کو تمام کر دیا، یعنی سارے احکامات کو پورا کر دیا، ساری آزمائشوں میں پورے اترے. اتما کروت، تے میم میم، تم تمت بالخیر، تمام اردو میں استعمال ہوتا ہے. قالا، فرمایا، کس نے، اللہ تعالیٰ نے، انی جاعلک، بے شک میں بنانے والا ہوں تجھ کو، للناس، لوگوں کے لیے، اماما، امام، امام کا روٹ ہوتا ہے الف میم میم، وہ جس کی اقتدا کی جائے، خواہ وہ کسی انسان کی ہو یا کسی کتاب کی، یعنی جس کو بھی فالو کیا جائے. قالا، کہا، کس نے کہا، حضرت ابراہیم علیہ السلام نے، ومن ذریتی، اور میری اولاد میں سے، ذریہ जाल रे रे इसका रूट है, माना होता है छोटी चींटियां, इसका वाहिद जुर्रा है, जर्रा भी इसी से ही है, छोटी औलाद छोटी चीज के लिए। और जरा अल अर्दा का मतलब होता है जमीन में कुछ उगाना, तो जुर्रिया क्या हुई, जो इंसान एक तरह से बोता है उगाता है औलाद की शक्ल में, और इससे मुराद छोटे बच्चे और फिर अपने बच्चों के बाद उनके बच्चे और उनके बच्चे और वो लंबी नस्ल जो है वो सब मुराद होती है इससे। ठीक है, वलद क्या है, जो बराह रास्त औलाद हो, लेकिन जरूरी है औलाद की औलाद और सो ऑन नस्ल दर नस्ल। पाला फरमाया ला यनालु, ना पाएगा, नाला यनालु नैल का मतलब होता है उस चीज को पाना जिसकी इंसान ख्वाहिश रखता हो, तो ना पाएगा या ना पहुंचेगा अहदी मेरा अहद, कौन सा अहद, कि मैं तुझको इमाम बनाने वाला हूं, तो ये वादा मेरा नहीं है किसके लिए, अज़्ज़ालिमीन ज़ालिमों के लिए। ज़ालिम यहाँ कौन है, जो शिर्क करेंगे अल्लाह की नाफरमानी करेंगे, चाहे वो आपकी औलाद में से हो, उनको मेरा वादा नहीं पहुंचेगा, उनको इमामत नहीं मिलेगी। वह इस जालना, और जब बनाया हमने अलबैता घर को, ये कौन सा घर है, यहाँ खाना काबा, मसाबतल लिन्नास लोगों के बार बार पलट कर आने की जगह। मसाबा का लफ्ज सौब से है, से वाव बे, किसी चीज का अपनी असली हालत की तरफ लौटना। कुएं के मुंह पर पानी पीने के लिए जो जगह बनाई जाती है उसे सौब कहते हैं। यहाँ मुराद है मरकज, जिससे सब लोग वाबिस्ता हों, पलट पलट कर उसकी तरफ आए। इसी तरह मसाबा उस जगह को भी कहते हैं जैसे कुएं का बिल्कुल निचला गहरा हिस्सा होता है ना, तो आप देखेंगे कि जब उसमें डोल डाला जाता है तो पानी क्या होता है, चढ़ जाता है ना ऊपर, जब डोल निकाल लेते हैं तो फिर क्या होता है, पानी वापस नीचे चला जाता है। तो इससे आप सौब और सवाब को और पलटने को समझिए। और खाना काबा को मसाबत अल्लिन्नास क्यों कहा गया है, एक दफा जाते हैं फिर दोबारा जाते हैं, फिर दोबारा जाने की तमन्ना रखते हैं, जा के भी जी नहीं भरता। वह अमना और अमन की जगह, वत्तखिज़ू और बना लो, मिन मकाम इब्राहीम, मकाम इब्राहीम में से, मकाम होता है क़याम की जगह, खड़े होने की जगह, इब्राहीम इब्राहीम अलैहिस्सलाम, तो इब्राहीम अलैहिस्सलाम के खड़े होने की जगह को बना लो। इससे मुराद वो पत्थर है जिस पर खड़े होकर इब्राहीम अलैहिस्सलाम ने खाना काबा की तामीर की थी, और उस पर आज भी आपके पांव के निशानात मौजूद हैं। अब जो भी शख्स हज या उमरे के लिए जाता है तो उसको देखता है, यानी वो बड़े बड़े पांव के निशानात अभी तक पत्थर के अंदर सब है, और एक तरह से मौजूदा है ना, कि पत्थर में इस तरह पांव के निशान लग जाना जैसे कोई शख्स मोम के ऊपर खड़ा हो और उसके पांव का प्रिंट आ जाए, और हमारे पांव के साइज से बड़ा साइज है। और अब उसे शीशे के केस में बंद करके खाने काबा का जिस तरफ को दरवाजा है उसके लेफ्ट हैंड पर थोड़ा आगे बढ़ा कर रखा गया। पहले ये बिल्कुल साथ होता था पत्थर, लेकिन अब इसको जरा सा हटा कर रखा गया। मुसल्ला जाय नमाज, यानी उसके पास लोग खड़े होकर अब नमाज पढ़े। वह अहिदना, और वादा लिया हमने किससे, इला इब्राहीम इब्राहीम अलैहिस्सलाम से, व इस्माइल और इस्माइल अलैहिस्सलाम से, किस बात का वादा, अम तहिरा बैतिया, के दोनों पाक रखना मेरे घर को। तहरा कलस तोय हे रे से, तोहर से, साफ सुथरा रखना, किसके लिए, लिताइफीन, ताइफीन किसके वजन पर है, फाइलीन तवाफ करने वाले, तवाफ करने वाले लोगों के लिए, वलाकिफीन और एतिकाफ करने वालों के लिए, एन का फे इसका रूट है, दूसरी चीजों से हटकर एक खास चीज को पकड़ लेना, यानी दूसरी चीजों से विन्याज होकर एक मखसूस चीज के साथ जम जाना, हर चीज से कट कर इंसान जब गोशा नशीन होकर एक खास जगह को पकड़ के वहां अल्लाह ताला की इबादत करता है तो उसका नाम इतकाफ होता है, जम के इबादत करना। वर रुक्का राक्या की जमा है, असुजूद साजिद की जमा है, रुकू करने वाले और सजदा करने वाले। वह इसकाल इब्राहिम, और जब कहा इब्राहिम अलैहिस्सलाम ने रब बिजाल, ए मेरे रब बना दे हाजा ये बलदन शहर, आमिनन अमन वाला, ورزق اور رزق دے اہلہ اس کے رہنے والوں کو من الثمراتی ثمرات میں سے. ثمرہ جو ہے یہ صرف فروٹس کے لیے استعمال نہیں ہوتا, اس سے مراد یہ نہیں کہ اللہ ان کو بہت سے فروٹس دے, اس کا مطلب یہ ہے کہ ان کو ہر طرح کے کھانے پینے کی چیزیں عطا کر. اور ایک اور جگہ پر آتا ہے آگے ثمرات کل شیء, ہر چیز کے ثمرات دے. تو ثمرہ جیسے کسی چیز کے ریزلٹ یا نتیجے کے لیے بھی آتا ہے, یہ پروڈکشن کے لیے بھی آ جاتا ہے, پھر تو اس میں دنیا بھر کی مصنوعات ان تک پہنچے. من آمن منہم, جو ان میں سے ایمان لائے, باللہ اللہ پر, والیوم الآخری اور یوم آخرت پر, قالا فرمایا, ومن کفرا, اور جس نے کفر کیا, فامتعوہ قلیلا, تو میں اس کو تھوڑا سا فائدہ دوں گا. امتعوہ کا روٹ کیا ہوگا؟ میم تے این. سامان زیست میں سے ہر وہ چیز جس سے انسان یا جاندار اپنے زندہ رہنے کے لیے فائدہ اٹھاتا ہے, یعنی دنیا کی چیزوں میں سے ہر وہ چیز جس سے انسان یا جانور اپنے زندہ رہنے کے لیے فائدہ اٹھاتے ہیں. متا, قلیلاً تھوڑا سا, ثم پھر, اضطرہ, میں گھسیٹوں گا اس کو, مجبور کروں گا اس کو. اضطرہ کا لفظ جو ہے اضطرار سے نکلا ہے, اضطراری حالت اردو میں استعمال ہوتا ہے نا, اس کا روٹ دعاد رے رے, ضرر. ضرر کس کو کہتے ہیں؟ نقصان کو. تو انسان کو کسی نقصان دینے والی چیز کی طرف مجبور کرنا, تکلیف دہ چیز کی طرف لے جانا, ایسے کام کی طرف کھینچ کے لے جانا, زبردستی لے جانا جو اس کو پسند نہ ہو, الہ طرف عذاب النار, آگ کے عذاب کے. وبئس المصیر, اور وہ بدترین ٹھکانہ ہے, بہت بری جگہ ہے. مصیر کا روٹ سواد یہ رے ہے, سارا یسیر, اسے ایک حالت سے دوسری حالت کی طرف منتقل ہونا. مصیر وہ جگہ جہاں کوئی چیز نقل و حرکت کے بعد پہنچ کر ختم ہو جاتی, یعنی چل چل کے جا کے وہاں جا کے پڑاؤ ڈال لیا, جا کے رک گئے. کیونکہ یہ لفظ بہت دفعہ قرآن پاک میں آئے گا اور اکثر جہنم کے لیے آتا ہے, یعنی دنیا کی بھاگ دوڑ کر کے پھر قبر, حشر, ہر مرحلے کو پار کر کے وہاں جا کے سارے بس اب رک جائیں گے, اس کے آگے کہیں اور نہیں جانا. وہ اور اس جب یرفعو, اٹھا رہے تھے, اونچی کر رہے تھے, ابراہیم و ابراہیم علیہ السلام, کیا چیز؟ القواعدہ, بنیادیں. قواعدہ کا روٹ جو ہے قاف عین دال ہے, قاعدہ بیٹھنے کو کہتے ہیں, تو قواعد بنیاد کے لیے. کبھی عمارت بنتی دیکھیے, پہلے اس کی بنیادیں ڈالتے ہیں, زمین کو کھود کے اس کے اندر جو دیوار بنائی جاتی ہے اس کو بنیاد کہتے ہیں, اس کو قاعدہ کہتے ہیں, اس کی جمع ہے قواعد. تو یہ جو قاعدہ پڑھتے ہیں آپ, یہ کیا ہے؟ یہ بھی قرآن پاک پڑھنے کی بنیاد ہوتی ہے. تو اس سے قواعد, کہ جس کے اوپر پوری عمارت بیٹھی ہوئی ہے. القواعدہ, بنیادیں, من البیت, گھر کی, یعنی اللہ تعالیٰ کے گھر کی بنیادوں کو اونچا اٹھا رہے تھے, یعنی دیواریں بنا رہے تھے. اسماعیل, اور اسماعیل علیہ السلام, اور ساتھ دعائیں مانگ رہے تھے, ربنا تقبل منا, اے ہمارے رب تو ہم سے قبول کر لے, انک انت السمیع العلیم, بے شک تو ہی سننے والا جاننے والا ہے. ربنا, اے ہمارے رب, وجعلنا, اور بنا ہم کو, مسلمین, فرما بردار. روٹ کیا نظر آ رہا ہے؟ سین لام میم. مسلمین, دو فرما بردار, یعنی ابراہیم اور اسماعیل علیہ السلام, لکا, اپنے لیے اپنا فرما بردار بنا لے. ومن ذریتنا, اور ہماری نسلوں میں سے, اولادوں میں سے, امتن, ایک امت, مسلمت اللہ, تیری فرما بردار. و ارنا, اور دکھا ہم کو, ارنا دکھا, اس کا روٹ ہے رے حمزہ یہ را, را کا مطلب ہوتا ہے دیکھنا, کسی کام کو عملاً کر کے دکھانا, پریکٹیکل ڈیمونسٹریشن. یہ نہیں کہا بتا ہم کو, کیا کہا؟ دکھا ہم کو, کوئی کر کے دکھائے ہم کو ہم نے کیا کرنا ہے. فرق کیا ہوتا ہے اس میں؟ صرف بتانے اور دکھانے میں کیا فرق ہے؟ تعلیم کا طریقہ بتایا جا رہا ہے یہاں, زیادہ سمجھ میں آتا ہے. جب کوئی کام کر کے دکھا دیتا تو پھر نہیں بھولتا. ارے نا مناسکنا, اور ہمارے مناسک ہم کو دکھا دے. تو پھر اللہ تعالیٰ نے हो सकता है फरिश्तों के जरिए, जिब्रील अलैहिस्सलाम के जरिए वो सारे काम एक दफा करके प्रैक्टिकली दिखा दिए कि पहले यूं करना है, फिर ऐसे करना है, फिर ऐसे करना, फिर उनको तरीका आ गया। इसलिए हज के बारे में जब किसी को सिखाना हो तो उसको प्रैक्टिकली बताना चाहिए, ऐसी चीजें दिखा देनी चाहिए जिससे दूसरे को जल्दी समझ आए। वतुब अलैना, और मेहरबान हो जा हम पर। तो मनासिक मनसक की जमा है, मनसक नून सीन काफ नसक, नसक का मतलब होता है धोना, पाक करना। नुसुक कुर्बानी को कहते हैं क्योंकि वो भी इंसान को गुनाहों से पाक करती और अल्लाह ताला के तकर्रुब का जरिया बनती। तो यहां पर मुराद मनासिक से क्या है, तवाफ का तरीका, अरफात में क्या करना है, मुजदलिफा में क्या करना है, मिना में क्या करना है, कंकरियां कैसे मारनी, ये सब तौर तरीके, और मजबूरी तौर पर सारी इबादत के तरीके। वतुब अलैना, और मेहरबान हो हम पर। इन्नका बेशक तू अंता तू ही अत्तवाब, तौबा कबूल करने वाला है, अर्रहीम बहुत मेहरबान है। रब्बना ए हमारे रब, वबअथ फीहिम भेज या उठा इनमें रसूलन एक रसूल, मिनहुम इन्हीं में से। एक क्यों कहा, एक किधर लिखा हुआ है, रसूलन इस्म नकिरा है और नकिरा के तर्जुमे में एक अंडरस्टूड है। मिनहुम इनमें से, यतलू अलैहिम पढ़ता हो इन पर, तिलावत करता हो इन पर, आयात का तेरी आयात की, वयुअल्लिमुहुम और इनको तालीम देता हो, अल्लामा युअल्लिमु तालीम किताब की, वल हिकमता और हिकमत की, हिकमत जो है इसका रूट है हे काफ मीम हुक्म, वो कुव्वत या सलाहियत जिससे इंसान मामलात का फैसला हक के मुताबिक करता है। यानी गोया हिकमत फैसला करने की सलाहियत है, यानी डिसीजन पावर, और सही तौर पर फैसला करने की सलाहियत, यानी कौन सा काम किस वक्त कब कैसे कहाँ करना है, ये होती है हिकमत। किस वक्त प्यार से बात करनी है, किस वक्त डांट से बात करनी है, किस वक्त खुश होना है, किस वक्त नाराज होना है, तो ये हर वक्त जो फैसले हम अपने अंदर करते हैं ना कि अब ये काम ऐसे करना है, तो जो शख्स सही फैसला अपने अंदर कर लेता है कि अब मुझे ये करना चाहिए, तो वही हिकमत से काम लेता है और कामयाब होता है। कुरान पाक में आता है वमन युतल हिकमत फकद ऊतिया खैरन कसीरा, जिसको हिकमत मिल गई, हिकमत कहाँ से मिल गई, तो आसमान से उतरती है। सबको अल्लाह ने दी तो है कुव्वत फैसला, लेकिन कुछ लोग उसको सही इस्तेमाल नहीं करते, सुस्ती के मारे या गफलत की वजह से या लापरवाही की वजह से या अपनी ख्वाहिशात की पैरवी की वजह से। हा? लेकिन जो लोग अपनी निगाहों को खोल के रखते हैं, अपने अंजाम पे गौर करते हैं, उनकी ये सलाहियत बहुत अच्छी हो जाती है। अब इसके लिए दुआ भी मांगनी चाहिए अल्लाह ताला से। तो ये बहुत बड़ी नेमत है। وَمَنْ يُؤْتَ الْحِكْمَةَ, जिसको हिकमत मिल गई, فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا, उसको बहुत बड़ी खैर मिल गई, बहुत बड़ी नेमत मिल गई। तो आमतौर पर हम जिंदगी में खताएं क्यों करते हैं या हम गलत राहों पे क्यों चल पड़ते हैं, क्योंकि हमारी कुव्वत फैसला दुरुस्त नहीं होती। देखिए कि अल्लाह ताला ने तालीम तो सब कुरान पाक में दी है, लेकिन किस हुक्म पर कब अमल करना है, कौन सा काम पहले करना है, कौन सा बाद में करना है, प्रायोरिटीज हमारी क्या है, कौन सी चीज कितनी मकदार में करनी है, तो ये जो फैसला है इसका नाम हिकमत होता है। इसमें कुछ चीजें इंसान इल्म से हासिल करता है, कुछ लोगों की सोहबत से हासिल करता है कि कौन किस वक्त क्या काम कैसे कर रहा है। ये चीज सिर्फ नॉलेज से नहीं हासिल होती, ये चीज सिर्फ इल्म से हासिल नहीं होती, इसके लिए सोहबत बहुत जरूरी होती है। लेकिन यहाँ हिकमत से मुराद नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, सीरत है, आपकी जिंदगी है। कुरान पाक में तो अल्लाह ताला के अहकामात थे, लेकिन हिकमत से क्या चीज मिली, कि उन अहकामात पर अमल कैसे करना है, ये आपके उसवे हसना से हमको मिली चीजें। वही जक्की हम, और इनको पाक करे, तज़किया, इसका रूट है जे काफ वाव, पाक और साफ करना, नशो नुमा देना, यानी लोगों के عقائد کو، سوچوں کو، خیالات کو، گفتگو کو، اخلاق کو، کردار کو، اعمال کو پاک اور صاف کرے اور انہیں نشو و نما دے، یعنی ان میں سے جو اچھی چیزیں ہیں ان کو انکریج کرے. انکا، بے شک تو، انت تو ہی العزیز، زبردست ہے، الحکیم، حکمت والا ہے.